हार्दिक हार्दिक स्वागत गर्न चाहन्छौँ आज पनि प्रोग्राम जस्ट फर एन्जोय दिएर तपाईँसँग रमाइलो कुराकानी गर्नको लागि हामी उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा राज हुनुहुन्छ अनि अनिरमा आज पनि हामी दुईजना छौँ। म प्रतीक्षा छु अनि म सुजिता। तपाईँहरूलाई थाहा नै छ प्रोग्राम जस्ट फर एन्जोयको यो लिएर हामी हरेक दिन आउँछौँ एघार बजेपछि करिब करिब बाह्र बजीसम्म र रमाइलो खालको विषयमा तपाईँहरूसँग कुराकानी गर्छौँ होइन। हरेक दिन फरक फरक टपिक्सहरू फरक फरक विषयहरू होइन, विशेष गरी कहिले प्रतिभाहरू लिन्छौँ, कहिले समसामयिक विषयमा तपाईँसँग कुराकानी गर्छौँ, कहिले रमाइलो खालका प्रश्नहरू राख्छौँ, कहिले काहीँ रमाइला कुराकानीहरू मात्रै गर्छौँ होइन, उखान टुक्काहरू सोध्छौँ र आज पनि केही न केही हामी पक्कै पनि गर्छौँ प्रोग्राममा। र तपाईँ आउन चाहनुहुन्छ एकैछिन भए पनि यो समयलाई अलिकति रमाइलो बनाउन चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोस् 0055-63332 लाइन हामीले खुल्ला गरेका छौँ। दुईवटा बाटो खुल्दैछ र तपाईँ आउँदै गर्नुहोला। प्रोग्रामको सुरुवातमा हामी एउटा आवाजलाई तपाईँको माझमा राख्नुपर्छ कि होइन। पुनः तपाईँलाई स्वागत गर्न चाहन्छौँ हामी प्रोग्राम जस्ट फर एन्जोय। तपाईँ सुनिराख्नु भएको छ कस्तो गर्मी भइरहेछ सुधा, निकै गर्मी बढिरहेको छ एकदम। अहिले यहाँ बस्दा पनि एकदम गर्मी भइरहेछ, पसिना छुटिरहेछ होइन, हाम्रो राज्यलाई पनि एकदम पसिना आइरहेछ हेर न त्यहाँ है, हजुर पनि पसिना आइरहेछ, एकदम गर्मी बढिरहेछ होइन। आज चाहिँ विशेष गरी रहेर तपाईँसँग कुराकानी गर्छ, तपाईँहरूलाई प्रश्न राख्छौँ र आउन चाहनुहुन्छ भनेदेखि चाहिँ हामीलाई फोन गर्नुहोस् है 0055-63332 र 0055-63333 हामीले दुईवटा लाइन जितभाइको लागि खुल्ला गरेका छौँ होइन। र यति बेला कोही मित्र आउनु भएको छ, उहाँलाई स्वागत गर्नुपर्छ। हेलो हेलो नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? माडीबाट प्रेम कुमारी जी। तिमीले पनि चिन्न थाल्यौ नि जसरी त, अनि नामै प्रेम कुमारी नसम्झिएर भयो त होइन। अनि के छ प्रेम कुमारी जी हालखबर? के गर्नु, ठिक त छ तर गर्मी बढी एकदम बढी अलिकति बेठिक चाहिँ त्यहीँनिर भएको कि जस्तो लागिरहेको छ, तर सबै ठिक छ अरू त। हजुर माडीतिर कतिको गर्मी छ त? के भन्नु भयो हाम्रो प्रेम कुमारजीले? ल्याइदिनुहोस् न, यति बेला ल्याइदिनु भयो भने त एकदम के भन्ने है भगवान्, सरी यस्तो गर्मी भइरहेको छ नि, त्यहाँबाट अलिकति चिसो चिसो हावा सर पठाइदिएर यहाँभित्र आउने रे सर, होइन कति आनन्द हुन्थ्यो। होइन होला, कहाँ हुनुहुन्छ अहिले? कुमरोजमा हुनुहुन्छ भने पछाडि बस्नुहुन्छ यतै? ल ठिक छ, भने पछाडि अब चाहिँ हाम्रो प्रेम कुमारीजीले केही न केही पठाइदिनु। कुम्रोजतिर गर्मी बढी लाग्यो कि तपाईँलाई माडीतिर? माडीमै गर्मी होला अझ है, अलिकति बढी नै होला जस्तो लाग्छ मलाई नि, तर खै म गएको त छैन तैपनि गर्मी छ होला जस्तो लाग्छ कि किनकिन अब पोखरातिर कुनै कुनै ठाउँमा अब हामी पुग्न नसकेको ठाउँमा पनि पोखरा भन्ने बित्तिकै चिसो हुन्छ भन्ने हामीलाई त्यो मनमा छ नि, त्यस्तै भयो होला नि होइन। अनि के छ खाना खानु भयो त? कहिले आउनु भयो नि कुम्रोजतिर? राम्रोसँग बस्नुहोस्, रमाइलो गरेर बस्नुहोस् है। अनि हाम्रो प्रेम कुमारीजीलाई एउटा प्रश्न गर्न मन लाग्यो आज सबैजनालाई, हामी यही अलिकति यो गर्मी बढिरहेको छ यसकै वरिपरिमा रहेर प्रश्न गर्छौँ होइन, विशेष गरी तपाईँलाई चाहिँ यो गर्मी समयमा राम्रो पक्ष, एउटा गर्मी समयमा राम्रो पक्ष लाग्ने एउटा नराम्रो पक्ष लाउनु तपाईँलाई के लाग्छ? दुईवटा एकदम मनपर्छ, यो चाहिँ एकदम राम्रो छ गर्मी सिजनमा, यो चाहिँ ठिक हो जस्तो लाग्छ, यो चाहिँ एकदम झ्याउ भन्ने हुन्छ नि, यो कारणले यो गर्मी मौसममा चाहिँ यो पक्ष चाहिँ मलाई एकदम मनपर्छ भने तपाईँलाई के छ? गर्मीको मात्र जाडोको त सबैलाई फेरि मन परिहाल्छ नि होइन, जाडोमा गर्मी जाडो होइन त्यसो भए सुरु मन नपर्नेबाट सुरु गरौँ न त, मन पर्ने भन्नु नसक्नु भएको भए होइन, त्यस्तो कुरा गर्मी मौसममा धेरै पसिनाहरू आउँछ, त्यो पनि एउटा नराम्रो होइन, सेतो सेतो कपडाहरू लाएर हिँड्नै पाइँदैन, एकदम गर्मीले पसिनाले भिजिहाल्छ होइन, अप्ठ्यारो हुन्छ। अनि अनि राम्रो पक्ष पनि होला नि, तपाईँलाई पौडी खेल्न आउँदैन ए, त्यही भएर नभन्नु। अनि धेरै जस जाडोमा अब घरमै आएको तापेर बसिन्छ, प्रायः निस्किन सकिँदैन नि त होइन, साँझ पखतिर पनि होइन, रात दिन लामो हुन्छ नि त होइन, जस्तो हिँड्न घुम्न पाइन्छ नि त यो गर्मीको समयमा बढी होइन र त्यही त। अनि यसो बेलुकातिर पनि आनन्दले साथीहरू बोलाउँदै होइन, बजार बजार बाटो बाटो डुल्न पाइन्छ, त्यो पनि त राम्रो पक्ष हो नि होइन र हो नि है। ल ठिक छ, केही छैन, गर्मी समय यो गर्मी सिजन प्राय हामी कमैलाई मनपर्छ कि फेरि है, ल ठिक छ, केही छैन, पानी टन्न पिउनुहोस्, एकदम शीतलमा बस्नुहोस् होइन, अब अलिकति लोड सेडिङको समस्या हामी सबैले खेपिरहेको छौँ, लोड सेडिङ नभएदेखि चाहिँ मजाले फ्यान चलाएर चाहिँ बस्नुहोस् है, चिसो चिसो चाहिँ जसरी हुन्छ त्यही त्यस्तो चाहिँ तपाईँ गर्नुहोस् है, अनि आफ्नो केयर गर्नु होला एकदम धेरै गर्मी, अलिक बढी केयर गर्नुहोस् है, जे पाए त्यही नखानुस् है, हाम्रो प्रेम कुमार दिदीलाई थाहा छ तै पनि मैले भनिदिएको कि। अनि ल तपाईँले तपाईँको आफन्तलाई सम्झिनुहोस्। धन्यवाद। अनि अर्को दिन आफ्नो हो लिमिटलाई, अनि साथीहरू, अनि जस्तो मलाई प्रेम कुमारी हुन्छ, प्रेम कुमारीजी आवाज थोरै पठाइदिनुहोस् है, हुन्छ, नमस्कार। नमस्कार, प्रेम कुमारी हुनुहुन्थ्यो कुम्रोजबाट, माडीबाट सम्झिनुहुन्थ्यो, आज कुम्रोजमा आइपुगेको छ नजिक नजिक पनि हामीलाई सम्झनु भयो, धेरै खुसी लाग्यो है, एकदम धेरै माया पनि गर्नुहुन्छ थाहा छ। र यति बेला चाहिँ हामी एउटा

2009-2010 Bike of the Year Award प्राप्त Apache RTR 160cc. साथमा Star City 110cc र Scooty Pep Plus पनि. सम्पर्क चितुवन टाढी अटो लिङ्क प्रणाली टिभीएस अथोराइज्ड डिलर रत्ननगर 100 चोक टाढी चितुवन फोन नम्बर 056-562-013 पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक तपाईँको यात्राको भरपर्दो साथी. स्वास्थ्य सौन्दर्य र आकर्षक व्यक्तित्वका लागि मुस्कान हर्बल सब. थाहै नपाइकन जाँड रक्सी खान छुटाउने नो एडिक्सन. दुब्लो पातलो शरीरको तौल बढाउने हर्बल प्रोडक्ट. आश्चर्य रूपमा केही दिनमा नै मोटोपना घटाउने स्लिम प्लस. सुन्दर र बेदा गोरो मुहारका लागि रूप अमृत. केश झर्न रोकी पुनः उमार्ने तेल. हेयर ब्रिडिङ फाइबर. शरीरको उचाइ बढाउने स्टेप अप. 24 र दाग हटाउन प्रो एक्टिभ. पुरै शरीर गोरो बनाउने एनहाई बेम्बो. मुहार गोरो अनि आकर्षक बनाउन फियर लु. चाया पोतो डन्डी फोर. चौरीपना हटाउने हर्बल प्रोडक्ट. सम्पर्क मुस्कान हर्बल सप पिया सुपर मार्केट सैचोक नारायणगढ सन्चो फर्माको पछाडि. फोन नम्बर 0556-27704-521-930 र मोबाइल 98-451-59-169. ल हेर यो झोक्राको होइन एसएलजी कस्तो गरी बर्बाद भयो नि दाई. गतिलो पढ्ने ठाउँ नपाउनाले एसएलसी नै दिन पाइएन. यसपालि जे भो भो अर्को सालको लागि तयारी गर्नुपर्छ. न्यू साइनिङ एजुकेशन सेन्टरमा एसएलसी फेल भएकाहरूलाई 8 विषयको कक्षा सञ्चालन गराइन्छ. प्रत्येक हप्ता क्लास टेस्ट, प्रत्येक महिना फुल मार्क्सको परीक्षा लिई एसएलसी को लागि विद्यार्थीहरूलाई सक्षम बनाइन्छ. हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टू को कक्षा सञ्चालन गराइन्छ. साथमा सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं साइन्स विषयमा प्लस टू पास भए बीबीए सीए पढ्न चाहनेहरूको लागि अनिवार्य बेसिक कोर्स पनि गराइन्छ. गुणस्तरीय शिक्षाका लागि न्यू साइनिङ ट्युसन सेन्टर रत्नगर 8 दूरसञ्चार रोड. सञ्चालक नवीन कुमार शर्मा. फोन नम्बर 056-562-355. मोबाइल 98-451-83-344. साइन्स एवं नर्सिङ ब्रिज कोर्स अब इटीआईमा. 2069-70 साल इटीआई का विद्यार्थी चितवन एसएलसी टपर श्री प्रकाश चौधरी, सीटीईबीटी टपर सुश्री दुर्गा अग्रहरी एवं टीयू टपर सुश्री रविना पांडे लगायत संपूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक बधाई दिदै नया ब्रिज कोर्स मा भर्ना खुल्यो. हाम्रा विशेषताहरू विगत 13 सञ्चालित काठमाडौँ उपत्यका बाहिरकै उत्कृष्ट संस्था डाक्टर नर्स एवं साइन्स प्राध्यापकद्वारा प्रत्यक्ष सञ्चालित एसओएस बुढा नीलकण्ठ एवं सेन्ट जेभियरमा अधिकांश विद्यार्थीहरूले छात्रवृत्तिमा नाम निकाल्न सफल. सरकारी स्टाफ नर्स एवं सिटीभिटी नर्सिङ एसए कलेजमा अधिकांश पास हुन सफल. स्कुल प्रथम द्वितीय एवं जनजाति तथा दलित विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था. सम्पर्क एभरेस्ट इन्स्टिच्युट इटीआई रिस्ट एकाडेमी सँग सहकार्य प्रमुख कार्यालय 24 भरतपुर. फोन नम्बर 056-531-809. शाखा कार्यालय टाढी चोक उद्योग वाणिज्य संघको गेट अगाडि डियालो एग्रोभेट सँगै. मोबाइल 98-450-23-061. कविज्यू नमस्कार. नमस्कार. लौ न कविज्यू, राम्रो विश्वासिलो ओरिजिनल अनि सुपथ मूल्यमा घरायसी प्रयोगका विद्युतीय सामग्रीहरू कहाँ पाइन्छ होला? सामसुङ, हिमस्टार, बजाज कम्पनीका चाहिएमा सामान मेघा इलेक्ट्रोनिक्स नै विश्वासिलो नाम. यति कुरा चाहिँ जान. टिभी, फ्रिज, वासिङ मेसिन भरपर्दो, बलियो र सस्तो. अन्त पाइन्न ओरिजिनल सामान मेघामा पाए जस्तो. सामसुङ र हिमस्टार ब्रान्ड का टिभी, फ्रिज, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रो ओभन, एयर कन्डिसनर, राइस कुकर, पंखा, आइरन, बजाज कम्पनीको ग्यास चुलो, पंखा, प्रेसर कुकर, आइरन, टाइमेक्स कम्पनीका ग्यारेन्टी वाला आकर्षक घडीहरू, साथमा इन्भर्टर, ब्याट्री, डिस होम लगायत अन्य घरायसी प्रयोजनका विद्युतीय सामग्रीहरू उपलब्ध छ. सम्पर्क मेगा इलेक्ट्रोनिक्स रत्नगर 2 टाढी बजार पिपल चौतारीको ठिक अगाडि उत्तर तर्फ. फोन नम्बर 0556-563-304. मोबाइल 98-450-27-251. मनोरञ्जनका लागि सुनो हजुर. We'll be right back. समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छौँ हामी प्रोग्राम जस्ट फर इन्जोय तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ www.radioarpan.com.np लगइन गरेर विशेष गरी अलिकति गर्मी बढिरहेछ होइन सुता एकदम गर्मी पनि भइरहेछ अहिले हामीलाई पनि गर्मी भइरहेछ र विशेष गरी यो गर्मीमा कसरी स्वस्थ रहन सकिन्छ यसको बारेमा पनि हामी तपाईँलाई जानकारी गराउने नै छौँ र तपाईँलाई यो गर्मी सिजनमा चाहिँ एकदमै मनपर्ने पक्ष अथवा मन नपर्ने पक्षहरू हुन सक्छ भने त्यो बारेमा पनि हामीलाई भन्न सक्नुहुन्छ र यो गर्मी मौसममा स्वस्थ रहने सूत्रहरू पनि हामी तपाईँलाई दिनेछौँ आजको प्रोग्राममा रहेर विशेष गरी समसामयिक जानकारीमूलक हरेक खालका विषयमा हामी यो समयमा रहेर तपाईँसँग कुराकानी गर्ने गर्छौँ र 0656 63332 बाटो पनि तपाईँको लागि खुल्ला गरिराखेका छौँ र 0656 63332 दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ तपाईँ आउन सक्नुहुन्छ र गर्मी याममा यो गर्मी मौसममा कसरी स्वस्थ रहन सकिन्छ भन्ने बारेमा पनि केही भन्न सक्नुहुन्छ अझ राम्रो पक्ष र नराम्रो पक्ष तपाईँले भन्नुहोस् र गर्मीबाट बस्ने सूत्रहरू चाहिँ हामी तपाईँलाई दिनेछौँ अलिकति स्वस्थ रहने सूत्रहरू होइन विशेष गरी अलिकति यो गर्मी मौसममा हरेक चिजले छिटो नै आक्रमण गरिहाल्छ होइन त्यही भएर पनि एकदम ख्याल गर्नुपर्छ विशेष गरी खानपिनमा एकदम बढी ख्याल गर्नुपर्छ यो गर्मी समयमा चाहिँ होइन गर्मीमा सम्भवतः भएसम्म तातै र ताजा खानुपर्दछ होइन त्यो गर्मीमा चिसो खाने हुन्छ प्रचलन हुन्छ है चिसो बनाएपछि खाने झन् गर्मी हुन्छ भन्ने हुन्छ तर ताजा नै खानुपर्छ एकदम अझ त्यसमा पनि बिहानको खानामा चाहिँ पुरानो चामल अनि त्यसपछि पातलो दाल दही मही जौ गहुँको रोटी खानुभयो भने तपाईँलाई एकदम फाइदा गर्छ किन भन्दाखेरि गर्मीमा पाचन क्षमता घट्ने हुँदाखेरि एकदम त्यो शरीरलाई आफ्नो पेटलाई चाहिँ एकदम अप्ठ्यारो हुने गरी चाहिँ तपाईँले खानु हुँदैन होइन यसले चाहिँ समस्या निम्त्याउनु बराबर नै हुन्छ त्यसरी खाइयो भने होइन त्यही भएर एकदम ख्याल गर्नुहोला गर्मी समयमा र बेलुकाको खानामा पनि तपाईँले विशेष गरी जौ वा गहुँको रोटी अनि हरियो सागपात विशेष गरी यो पुदिना भन्ने थाहा छ नि सिधा त्यसको अचार खायो भने पनि धनियाँको अचार खायो भने पनि यो गर्मीसम्म अचारहरू तपाईँले खानुहोला एकदम स्वस्थ तपाईँ पक्कै पनि रहनुहुन्छ र गर्मीमा काँचो प्याज खानुभयो भने पनि स्वास्थ्यको दृष्टिले एकदमै महत्त्वपूर्ण हुन्छ यो जानकारी तपाईँलाई अझै जानकारी हामी दिन्छौँ र यति बेला भने प्रोग्राममा हामी फेरि पनि तपाईँहरूको लागि अर्को एउटा आवाजलाई अगाडि जोड्छौँ त्यस पछाडि अझै स्वस्थ रहने तरिकाहरू बताउँछौँ पत्री फुले फुल्यो गदवरी पनि मा पत्री फुले फुल्यो गदवरी पनि मा माया फुल्यो नजिकको माया फुल्यो कमल मेरो मनमा छुटा के रहे तपाईँले पनि सुनिसक्नु भएको छ, प्रियञ्जनजी तपाईँ सुनिराख्नु भएको छ यति बेला, र विशेष गरी अलिकति गर्मी बढिरहेछ र यो गर्मी बढिरहेको बेलामा यही विषयमा कुराकानी गर्न अझ सजिलो लाग्यो होइन, एकदम गर्मी पनि भइरहेछ त्यो फिल पनि गरिरहेछ, हामीले पनि तपाईँहरूलाई पनि एकदम गर्मी भइरहेछ होला, विशेष गरी गर्मी मौसममा चाहिँ स्वस्थ रहने सूत्रहरू तपाईँहरूलाई हामीले यति बेला दिइराखेका छौँ होइन, र तपाईँलाई एउटा कुरा भन्नै पर्छ, विशेष गरी सबैजनालाई एकदम त्यो खुर्सानी पिरो एकदम मनपर्छ प्राय जसो है, यो गर्मी मौसममा चाहिँ एकदम ज्यादा नै चिल्लो अनि खुर्सानी मसला राखिएको अनि त्यसपछि त्यो भुटेको खानेकुराहरू केही पनि खानु हुँदैन, खानामा पेट दुख्छ होइन, नपस्ने अनिन्द्रा जस्ता समस्याहरू पक्कै पनि ल्याउँछ, अनि त्यही भएर एकदम बढी चिल्लो पिरो अनि त्यसपछि तारेर भुटेर तपाईँले केही पनि नखानु होला, एकदम असर गर्छ यसले चाहिँ होइन, त्यसैले यो गर्मीमा सकेसम्म बढी पानी पिउनुपर्छ, शरीरमा भएको पानी श्वास र पसिनाद्वारा होइन, मैले जस्तै गरेँ कि पानी टन्न पिउनुपर्छ होइन, र तपाईँहरू पनि एकदम धेरै पानी पिउनुहोस्, पानी एकदम जति धेरै पानी पिउनुहुन्छ तपाईँहरूको रोगहरू त्यति नै कम हुँदै जान्छ, पानीले धेरै कुराहरूलाई चाहिँ हटाएर लैजान्छ होइन, त्यही भएर एकदम बढी पानी टन्न चिसो पानी टन्न पिउनुहोस् होइन, अनि त्यो पानी चाहिँ चिसो खानुपर्छ फ्रिजमा राखेकोले, चिसो त हुन्छ प्रायः त्यही नै युज गर्नुहुन्छ कतिपयले होइन, धेरैजना साथीहरूले एकदम गर्मी भयो भनेर चिसो पानी पिउनुहुन्छ, त्यो फ्रिजमा राखेको पानीले एकदम स्वास्थ्यलाई हित गर्दैन होइन, एकदम त्यसमा चाहिँ घाँटी दुख्ने स्वर बस्ने रोगाको किलाग्ने तथा वातावरण र शरीरको तापक्रमको तुलनामा तत्काल चाहिँ यस्तो यो देखिन्छ, त्यो विपरीत अवस्था हुन्छ अनि असर गर्छ त्यसले होइन, त्यही भएर तपाईँले चाहिँ फ्रिजकै पानी पिउनु परेको छ भने चाहिँ 10 मिनट बाहिर राखेर मात्र पिउनु होला, यदि तपाईँलाई फ्रिजकै पानी पिउनु छ भनेदेखि पनि फ्रिजबाट निकालेर बाहिर राख्नुहोस् 10-15 मिनट जति, अनि त्यस पछाडि बल्ल त्यो पानी पिउनु होला, र अझ वास्तवमा त घैटोमा राखेको पानी खाँदा उपयुक्त हुन्छ, जे होस् अलिकति बढी गाउँतिर होइन प्रायः जस्तो हामी पहिला अब त्यस्तो घैटोमा पानी राख्ने चिसो बनाएर होइन, अनि त्यो पानी खाँदा घैटो पानी त्यो कस्तो बास्ना आउँथ्यो, कस्तो मिठो हुन्थ्यो होइन, विशेष गरी त्यस्तो घैटोमा राखेको पानी खायो भने पनि एकदम फाइदा हुन्छ, अनि अझ विशेष गरी यो गर्मी समयमा चाहिँ पानीमा कागती राखेर खानु भयो भने, शरबत बनाएर पिउनु भयो भने शरीरलाई एकदम शीतलताको पनि पूर्ति हुन्छ होइन, त्यही भएर ख्याल गर्नुहोस् एकदम गर्मीबाट धेरै तरिकाबाट हामी पनि यो गर्मीमा चाहिँ नाप्ते फुट्ने सम्भावना पनि हुन्छ, चिसो पानीले यो पटक पटक तालु भिजाउनु अनुहार धोइरहनु पर्छ है, पक्कै पनि एकदम समस्या हुन्छ बढी यो गर्मी समयमा चाहिँ नाथे फुट्न सक्छ, तपाईँहरूले एकदम पानी कम पिउनुहुन्छ अनि त्यही भएर पनि तपाईँहरूलाई धेरै समस्या हुन सक्छ, त्यही भएर टन्न पानी पिउनुहोस्, आफ्नो तालु भिजाउनुहोस्, दिनमा एकपटक मुख धोइराख्नुहोस्, त्यस्तो गर्नुभयो भने पनि तपाईँहरूलाई फाइदा हुन्छ, र विशेष गरी हामीले चाहिँ गर्मी मौसममा स्वस्थ रहने सूत्रहरू तपाईँलाई आजको प्रोग्राममा रहेर दिइराखेका छौँ, र लगभग हामी आजको प्रोग्रामको अन्तिममा पनि छौँ, राजको सङ्केत हो, र अब चाहिँ कार्यक्रमबाट पनि हामी बिदा हुनुपर्छ, यतिन्जेलसम्म तपाईँले जस्ट फर इन्जोयलाई सुनेर बस्नुभयो, विशेष गरी आज तपाईँहरूलाई केही सन्देश केही जानकारी दियौँ होइन, स्वस्थ रहने केही तरिकाहरू भन्यौँ, तपाईँले अवलम्बन गर्नुहोस्, पानी टन्न पिउनुहोस् यो गर्मी समयमा, र आजको प्रोग्रामबाट भने अब छुटिनुपर्छ, यतिन्जेलसम्म साथ दिनुभएको थियो प्राविधिक मित्र राजलाई धन्यवाद छ, र रेडियो सुनेर बस्नुभयो फोन गर्नुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ, इन्टरनेट अनलाइनबाट विश्वको जुनसुकै कुनामा रहेर तपाईँले सुन दिनुभयो तपाईँलाई धन्यवाद छ, आजको यो प्रोग्रामबाट म प्रतीक्षा अनि म सुचिता एकै साथ बिदा हुन्छौ, नमस्कार। तस्वीर बोलो अनिरुई हेर्दा हेर्दै तिम्रो तस्वीर बोलो अनिरुई